खरीद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98 457 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98 452 46 174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। निर्वाचन आयोगका आयुक्त दुलक बहादुर गुरुङले सरकारका मन्त्रीहरूलाई संविधान सभा सदस्य उपनिर्वाचनको चुनावी प्रचार प्रसारमा नसान आग्रह गर्नुभएको छ। चितवनमा आज भएको निर्वाचन सम्बन्धी कानून तथा निर्वाचन विवाद निरूपण र विद्युतीय मतदान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयुक्त गुरुङ यस्तो आग्रह गर्नुभएको हो। उहाँले केही जिल्लामा गएर मन्त्रीहरूले नै चुनावी प्रचार गर्न थालेको भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो। आयुक्त गुरुङले राजनीतिक दलहरूलाई पनि मन्त्रीलाई त्यस्तो किसिमको सभा समारोह नबोलाउन दिन अनुरोध गर्नुभएको छ। सरकारको मन्त्री भएर चुनावी प्रचार गर्नु भएन, यसबारे मन्त्री आफै नै नैतिकवान हुनुपर्छ, आयुक्त गुरुङले भन्नुभयो। उहाँले संविधान सभा सदस्य उपनिर्वाचन हुने क्षेत्रहरूमा आचार संहिता लागू भइसकेकोले यसलाई कार्यान्वयन गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो। उहाँले आचार संहिता कार्यान्वयन गर्न सके निर्वाचन पनि शान्तिपूर्ण र निष्पक्ष हुने बताउनुभयो। आयुक्त गुरुङले आयोग एक्लै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन नसक्ने भन्दै राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन सबैको सहयोग चाहिने बताउनुभयो। सबैको सहयोगका कारण संविधान सभा निर्वाचन 2070का निर्वाचनहरू शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको बताउँदै उहाँले आगामी उपनिर्वाचन पनि निष्पक्ष, धाँधली रहित र शान्तिपूर्ण तवरबाट सम्पन्न हुने विश्वास दिलाउनुभयो। आयुक्त गुरुङले सबै समन्वय मिल्न सके विद्युतीय मतदान उपकरण संकलन भएको 2 घण्टाभित्रमा नतिजा सार्वजनिक गर्न सकिने बताउनुभयो। कार्यक्रममा चितवन क्षेत्र नम्बर 4 का निर्वाचन अधिकारी तथा चितवन जिल्लाका मुख्य न्यायाधीश विनोद मोहन आचार्य र प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले उपनिर्वाचन सफल पार्न सहयोग पुर्याउन सबैसँग आग्रह गर्नुभयो। निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो। सो अवसरमा नमुना मतदान समेत गरिएको थियो। कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वारका प्रतिनिधि, स्थानीय प्रशासन एवं सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज र मानव अधिकारवादी संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो। भोलिदेखि आयोगले निर्वाचन क्षेत्रमा नमुना मतदान गराउने जनाएको छ। 8 गते चितवनको क्षेत्र नम्बर 4 मा संविधान सभा उपनिर्वाचन हुँदैछ। विश्व वातावरण दिवसको अवसरमा आजको आवश्यकता संरक्षणमा बाल सहभागिता विश्वको अन्तर्क्रिया कार्यक्रम आज शहीद स्मृति मावि पारस नगरमा सम्पन्न भएको छ। विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल चितवन सेन्सर नेपालले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले जलवायु परिवर्तनका कारण वातावरण संरक्षणमा चुनौती थपिएको भन्दै संरक्षणको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा जलवायु परिवर्तन न्यूनीकरण तथा यसको प्रभावको बारेमा विद्यार्थीहरू सचेत हुनुपर्नेमा जोड दिएको थियो। शहीद स्मृति माविका प्रधान अध्यापक ज्योति प्रताप खाँड प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा सेन चितवनका उपाध्यक्ष सोमबहादुर दाहाल, सचिव हरिप्रसाद घिमिरे, सहभागी शिक्षकको तर्फबाट श्री रामदेव कोटा लगायतले बोल्नु भएको थियो। सेन चितवनका अध्यक्ष पुष्पराज मरट्टाको अध्यक्षतामा भएको सो कार्यक्रममा करिब 60 जना विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो। यसै गरी विश्व वातावरण दिवसको अवसरमा आशा स्काई र क्याडर आवासीय उच्च मावि रत्नगरले विद्यालयको सेवा क्षेत्रभित्र सरसफाई गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका सहप्राचार्य दुई नारायण प्रसाद श्रेष्ठ र केशवराज पाठकले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा रत्नगर नगरपालिकाका क्षेत्रहरू नवीनचोक हाई स्कुल रोड, टाँडीचोक हस्पिटल रोड र विद्यालय परिसरमा सरसफाई गरिएको शिक्षक नायक विकास पुरेले जानकारी दिनुभयो। सफा रहौँ स्वस्थ बनाऊ भन्ने उद्देश्यमा चेतनामुखी हात्ती पर्चा बनाई वितरण गरिएको थियो। कार्यक्रममा नेचुरेस स्काउट ट्रप हेल्थ क्लब र इको क्लब स्काई रडले सहयोग गरेको थियो। कार्यक्रम शिक्षक नायक विकास परीको संयोजकत्वमा सम्पन्न भएको थियो। त्यस्तै रत्नगर नगरपालिका वडा नम्बर 13 रहेको लालीगुराँस टोल विकास संस्थाले आज टोलमा सरसफाई गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई गरिएको हो। टोल विकास संस्थाका सदस्यहरूले आफ्नो घर वरपर दिनौ सरसफाई गरेर वातावरण संरक्षणको अभियानमा सहयोग गर्न आग्रह गरेका थिए। टोल संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। यसैबीच रत्नगर नगरपालिका वडा नम्बर 8 रहेको शुभ प्रभा टोल विकास संस्थाले आज टोलमा सरसफाई गरेको छ। टोलका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरू मिलेर आफ्नो घर वरपर सरसफाई गरेका हुन्। यस्तै विश्व वातावरण दिवसको अवसरमा हिमालयन आवश्यक मावि बकुल्लले वृक्षारोपण तथा टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। इको क्लब कक्षा 10 विद्यार्थीको आयोजनामा भएको सो कार्यक्रममा विशेष शिक्षक मच्छेन्द्र थपलियाको अध्यक्षतामा रहेको थियो। सरसफाई तथा जनचेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको थपलियाले बताउनुभयो। कार्यक्रममा इको क्लबको अध्यक्ष कक्षा 10 सिसम श्रेष्ठले विश्व वातावरण दिवसको महत्व र विद्यार्थीको भूमिकाका बारेमा उल्लेख गर्नुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा जनहित प्रावि पदमपुरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ। सोही कार्यक्रममा बाल कल्याण संस्था नेपालले तालिम लागि हल निर्माण गरिदिने प्रतिबद्धता सुनाएको विद्यालयका प्रमरत रेग्मीले बताउनुभयो। आज विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र खनालले करिब 9,00,000 रुपियाँ बराबरको सहयोग प्रदान गर्ने बताउनुभयो। दुर्गा आमा समूहले देवौली कुलो सरसफाई गर्दा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर आज एक कार्यक्रमको आयोजना गरी समूहले खर्च विवरण सार्वजनिक गरेको हो। रत्नगरको पुरानो देवौली कुलोमा पानी समेर तथा फोहोर फाल्ने गरिएकाले कुलैकै कारण वातावरण प्रदूषित बन्दै गएपछि महिलाहरूको सक्रियतामा कुलो सरसफाई गरिएको समूहकी अध्यक्ष एन्सिला कुमारले जानकारी दिनुभयो। रत्नगर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा बकुल्लरदेखि भक्ति नै हुँदै दिबौलीसम्म 1.5 किलोमिटर कुलो सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो। कुलो सरसफाई गर्न 2,15,000 योजना रहेको र महिलाहरूले 65,000 श्रम सहभागिता गरेको समूहकी अध्यक्ष कुमारले जानकारी दिनुभयो। कार्यक्रममा कुलो सरसफाई गर्दा सहयोग गर्ने 5 सम्मान गरिएको थियो। रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सदी प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश डङ्गना, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्की, बकुल्लर माविकका प्रधान अध्यापक कमला ढकाल, दुर्गा आमा समूहका सल्लाहकार राजेन्द्र खनाल, समाजसेवी हरिप्रसाद पौडेल लेखातले बोल्नु भएको थियो। कार्यक्रम समूहकी अध्यक्ष अन्सुला कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो। पञ्चकन्या विद्या मन्दिरको सेवा क्षेत्रभित्रका बासिन्दाले नगरपालिकाले फोहोर व्यवस्थापनको लागि काम नगरेको गुनासो गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा सो विद्यालयका विद्यार्थी र शिक्षकहरूले सेवा क्षेत्रभित्रका बासिन्दालाई वातावरण संरक्षणको विषयमा गरेको प्रश्नमा उनीहरूले नगरपालिकाले फोहोर सङ्कलनको लागि दैनिक सुवारी साधन नपठाएको गुनासो गरेका हुन्। विद्यार्थी र शिक्षकले गरेको सर्वेमा नगरवासीले पछि सबै किसिमको फोहोर एकै ठाउँमा राख्ने वा फाल्ने गरेको पाइएको विद्यालयका प्राचार्य शिव छेत्रीले जानकारी दिनुभयो। सर्वेमा कक्षा 8 र 9 50 विद्यार्थी र 2 शिक्षकको सहभागिता रहेको थियो। चितवनका गन्धर्व जातिको माडीमा सम्पन्न एक भेलाले नेपाल गन्धर्व जागरण समाज जिल्ला कार्य समिति चितवन गठन गरेको छ। भेलाले नवराज गायकको अध्यक्षतामा 11 सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा राजकुमार गान्धारी, सचिवमा सबिलाल गायक, कोषाध्यक्षमा गीता गायक चयन भएका छन्। त्यसै गरी समितिको सदस्यहरूमा एकराज गायक, बाटुले गायक, केदार गायक, होमबहादुर गायक, शारदा गायक, धनबहादुर गायक, धीरबहादुर गायक रहनु भएको छ। भेलाले सिद्धिलाल गायकको संयोजकत्वमा 5 सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। भेला नेपाल गन्धर्व जागरण समाजका केन्द्रीय अध्यक्ष मानबहादुर बैगारको उपस्थितिमा जिल्ला समिति गठन गरिएको हो। सरकारी विद्यालयमा पढ्ने बालबालिकाका लागि सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता सुनाए पनि नवलप्रासीका बालबालिका शिक्षाबाट वञ्चित हुन पुगेका छन्। नवलप्रासीमा अझै पनि 5% बालबालिका प्राथमिक तहको शिक्षाबाट वञ्चित रहेको जिल्ला शिक्षा कार्यालय नवलप्रासीले जनाएको छ। जिल्लामा करिब 7,000 बालबालिका प्राथमिक शिक्षाबाटै अझै पनि पूर्ण रूपमा वञ्चित रहेको सहायक जिल्ला शिक्षा अधिकारी टीकाराम शर्माले बताउनुभयो। शिक्षक दरबन्दीको अभाव, ग्रामीण भेग र दलित तथा पिछडिएका बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित रहेको शर्माले बताउनुभयो। सरकारले छात्रवृद्धि, विद्यालय स्वागत कार्यक्रम, घर दैलो जस्ता कार्यक्रम गरेर बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्ने काम गरे पनि यो कार्यक्रम प्रभावकारी बन्न नसकेको सरकारवालाहरूको भनाइरहेको छ। जिल्ला विपद व्यवस्थापन समिति चितवनले कृत्रिम घटना अभ्यासलाई प्रभावकारी बनाउन सरकारवालाहरूसँगको छलफललाई तीव्रता दिएको छ। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा उपचार संयन्त्रलाई व्यवस्थित बनाउन स्वास्थ्य सम्बन्धी सरकारवाला सङ्घ संस्थासँग छलफल गरिएको छ। मङ्गलपुरमा हुन लागेको कृत्रिम घटना अभ्यासलाई विपद व्यवस्थापन गर्न आवश्यक प्रक्रियाबारे बुझ्न स्थानीयलाई सहयोग पुर्याउने विश्वास लिएको छ। विपद व्यवस्था समितिका प्रकोप सम्पर्क व्यक्ति बलराम लोटिनले विपदबाट प्रभावित क्षेत्रमा महामारी फैलन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गुथाले बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा रहेका स्वास्थ्य चौकी, क्लिनिक, स्वयंसेवीका महिलाहरूलाई समेत आपतकालीन उद्धारमा सघाउने गरी प्रशिक्षक गर्न सुरु भएको बताउनुभयो। भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डर हरिबहादुर घिमिरेले अस्पतालहरू पनि विपदमा सहयोग संस्था बन्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। सिंहनाथ गणशक्ति खोरका गणपति आशिष उपाध्यायले स्वास्थ्य क्षेत्रका सरकारवालाहरूले समयमै उपचार दिने व्यवस्था नगरे विपद व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो। दियालो परिवार नारायणगढले बाल संरक्षण र बाल श्रम उन्मूलनको अभियानलाई प्रभावकारी बनाउने सुनाएको छ। चितवनमा करिब 3,000 हारारीमा बाल श्रमिकहरू रहेको भए पनि बाल श्रम प्रतिबन्धित हुन सकेको छैन। आफ्नो 37 स्थापना दिवसको समापन कार्यक्रममा दियालो परिवार नारायणगढले एक वर्षको अवधिमा 598 बाल श्रमिकहरूको पहिचान गरी उनीहरूलाई आयमूलक तालिम तथा समुदायमा पुनर्स्थापन गर्न सहजीकरण गरेको सुनाएको छ। दियालो परिवार नानघरका कार्यकारी निर्देशक केदारनाथ खनालले बाल श्रममा रहेका बाल बालिकाहरूलाई समाजमा सक्षम नागरिक बनाउन संस्था लागि परेको बताउनुभयो। स्थापना दिवसको अवसरमा दियालो बुलेटिनको समेत विमोचन गरिएको छ। स्थापना दिवसको अवसरमा गत 19 गतेदेखि सञ्चालन गरिएका कार्यक्रमहरूको समापन गरिएको दियालो परिवार नानघरका सचिव निर्मला फियाले जानकारी दिनुभयो। 2035 सालमा बाल पुस्तकालयको रूपमा स्थापना भएको दियालो 37 वर्ष प्रवेश गर्दा एक समाज कल्याणकारी संस्थाको रूपमा चिनिन थालेको संस्थाका अध्यक्ष राजेन्द्र कुमार फियाले बताउनुभयो। उहाँले सडक बालबालिकाको क्षेत्रमा विशेष कार्यक्रम केन्द्रित गरे पनि दिगो विकासको अवधारणा अनुरूप आफ्ना योजना तर्जुमा गरी अघि बढेको जानकारी दिनुभयो। सोही कार्यक्रमका विद्यालय परिवार नानघटले न्यून आर्थिक स्तर भएका 10 जना विद्यार्थीहरूलाई 3,000 रुपियाँ पुरस्कार र शैक्षिक सामग्री वितरण गरेको छ। संविधान सभाको उपनिर्वाचन नजिकिएपछि नेकपा एमाले चितवनले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ। असार 8 गते हुने चुनावलाई केन्द्रित गर्दै एमालेको शीर्ष नेता तथा जिल्ला स्तरीय कार्यकर्ताले अहिले निर्वाचन क्षेत्रमा सभा सम्मेलनलाई सम्बोधन गर्ने र घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। त्यसै गरी नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर चारमा आज विभिन्न चुनावी कार्यक्रम सम्पन्न भएका छन्। जनताको घर दैलोमा साने उनीहरूको समस्या सुनेर सम्बन्धित निकायसम्म लैजानको लागि पहल गर्ने काम समेत एमाले चितवनले गरेको पार्टीले जनाएको छ। अरूलाई हेरौँ पटक पटक अहिले हेरौँ एमालेलाई एक पटक भन्दै क्षेत्र नम्बर चारमा चुनावी प्रचार कार्यक्रम बढाएको छ। आज फुलबारी गाउँ कमिटीको आयोजनामा कोर सभा सम्पन्न भएको छ। चितवन अटोमोबाइल एसोसिएसन र अटोमोबाइल बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा आज नानगढको लाइन्स चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा 3 महिला सहित 101 रक्तदान गरेको एसोसिएसनका अध्यक्ष बालकृष्ण कणेलले जानकारी दिनुभयो। व्यावसायिक संस्थाहरूले सामाजिक दायित्व पनि निभाउनु पर्ने विषयलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष भीमलाल नेउरोले बताउनुभयो। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख ईश्वरी प्रसाद पोखरेलले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रममा संघ संस्थाहरूले आयोजना गरिनुपर्ने सुझाव व्यक्त गर्नुभयो। कार्यक्रम केशव महर्जनको संयोजक हुतुमा सम्पन्न भएको थियो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? ए, जनचेतना सम्बन्धी शिक्षा दिनुपर्दछ। बी, प्रदूषण रोक्नु पर्दछ। से, स्थानीय स्तरबाटै पहल गर्नुपर्दछ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन 9 BC काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फरासी बुटवल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 44 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहानैदेखि दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556 225 3533, फ्याक्स नम्बर 0556 235 3533। मेरो इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@news.gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, सञ्चार, यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075।